मनोरञ्जन का लागि सुनो हजुर यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556562290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदी पांच विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9845146174 नमस्कार। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np बाट संसारभर एकैसाथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा शिक्षा मन्त्री चित्रलेखा यादवले अबको एक महिनाभित्र देशमा देखिएका पाठ्य पुस्तक अभाव हट्ने बताउनु भएको छ। प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले बजेट अभावकै कारण पाठ्य पुस्तक अभाव खड्किएको बताउनुभयो। मन्त्री यादवले समयमा पाठ्य पुस्तक निकाल्नुपर्ने जनशिक्षा सामग्री केन्द्रको दायित्व भए पनि बजेट अभावका कारण आफ्नो दायित्व पूरा गर्न नसकेको बताउनुभयो। सोही कारण दायित्व पूरा गर्नका निम्ति समयमा बजेट उपलब्ध हुनुपर्ने उहाँको भनाइ थियो। साथै यादवले सोबियुको निर्वाचन भइरहे छान्ने दावी गर्नुभयो। संविधान सभाको निर्वाचन पनि बहिष्कार त भएकै हो नि, त्यसैले सोबियुको निर्वाचन बहिष्कार भए पनि हुन्छ यादवले भन्नुभयो। सोबियुको निर्वाचन विभिन्न विद्यार्थी संगठनले बहिष्कार गर्नुभन्दा पनि यसमा सहभागी भएर सफल पार्न आग्रह गर्नुभयो। माओवादी चितवनको छैटौं जिल्ला सम्मेलनमा सदस्य पदका लागि सहमति हुन नसकेपछि थालिएको निर्वाचन प्रक्रिया सकिएको छ। बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म मतदान चलेको थियो। साँझ 5:30 बजेबाट मतगणना कार्य थालिएको माओवादी जिल्ला प्रतिनिधि रामहरि सडाईले जानकारी दिनुभयो। लामो समयपछि पनि कुनै सहमति हुन नसकेपछि नयाँ 38 जना सदस्य पदका लागि निर्वाचन भएको थियो। विशेष गरी नयाँ नेतृत्वमा प्रचण्ड बाबुराम र नारायण काशी गरी 3 गुट प्रष्टमादेखि नेतृत्व मेरै गुटलाई दिनुपर्ने अडान कायम रहेपछि निर्वाचन प्रक्रिया गर्न लागेको माओवादी चितवन स्रोतले जानकारी दिएको छ। 500 जना जिल्ला प्रतिनिधि रहेकोमा 479 जनाले मतदान गरेका थिए। 35 जना पर्यवेक्षक समेत सहभागी छन्। 38 जना जिल्ला सदस्य चयन भएसँग अध्यक्ष उपाध्यक्ष र महासचिव र कोषाध्यक्ष पदका लागि फेरि सहमति नभई निर्वाचन हुने निर्वाचन अधिकृत धर्मराज आचार्यले जानकारी दिनुभयो। बाहिरी गुट उपकोज समाचार पाइरहे पनि चितवन पार्टीभित्र कुनै पनि विवाद नभएको दावी गर्दै माओवादी तामसलिङ राज्य कमिटी संयोजक नारायण दाहालले पार्टीलाई लोकतान्त्रिक पद्धति अनुसार चलाउन निर्वाचनमा गएको बताउनुभयो। आइतबारदेखि रामपुर क्याम्पसमा जारी 6 औं जिल्ला सम्मेलनमा निर्वाचन प्रक्रिया शुरू हुन लागेको हो, जस अन्तर्गत 38 सदस्य जिल्ला सदस्यका लागि 109 जना र 22 सदस्य राष्ट्रिय सम्मेलन प्रतिनिधिका लागि 63 जनाको उम्मेद्वारी दर्ता भएको छ। अध्यक्ष पदका लागि चित्रबहादुर श्रेष्ठ, रमेश रेग्मी अम्मर र घनश्याम दाहाल बीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। आफूले पार्टी एक ढिक्का बनाउन उम्मेद्वारी दिएको अध्यक्ष पदका प्रत्याशी उम्मेद्वार रमेश रेग्मी अम्मरले बताउनुभयो। पूर्वी चितवनको वीरेन्द्रनगर 4 बडनामा रहेको ब्रह्म स्थानीय जल उपभोक्ता समितिको मिटरको आज प्राधिकरणले लाइन काटेको छ। लामो समयदेखि बिजुलीको महसुल नतिरेका कारण लाइन काटिएको हो। सिंचाईको लागि डिप बोरिङ सञ्चालन गर्न समितिले मिटर राखेको थियो। समितिले 2064 साल यता पैसा बुझाएको छैन। समितिले बिजुली उपभोग गरे बापत 79,131 रुपियाँ बाँकी रहेको छ। बिजुलीको लाइन काट्दा पनि महसुल बुझाउन नआए समितिका सदस्यहरूको घरको लाइन समेत काटिने नेपाल विद्युत प्राधिकरण टाढी कलेजका प्रमुख रामदुलाल यादवले बताउनुभयो। तत्काल पैसा बुझाउन आग्रह गरेको उहाँले भन्नुभयो, पहिलाको जस्तो अटेर गरी सदस्यहरूको घरको पनि लाइन काट्ने प्रक्रिया शुरू गर्छौं। प्राधिकरणले महसुल नतिने ग्राहकको लाइन काट्ने अभियान शुरू गरेको भए पनि 79,131 पुग्दा समेत 100 मिटरको लाइन काटिएको थिएन। माता तीर्थ औंसीको अवसर पारेर आमा बच्चु तथा ऋण सहकारी संस्था भरतपुरले संस्थाकी संस्थापक अध्यक्ष गौसुब्बा गुरूलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ। आमा समाज संघको समेत संस्थापक अध्यक्ष रहेकी गुरूलाई आमा समूहमा रहेका महिला दिदी बहिनीहरूले संस्थाकी आमा सम्झेर उनलाई केक काटी दोसुल्ला उडाएर सम्मान गरेका थिए। सम्मानित गुरूले आफूलाई आमा सम्झेर यति ठूलो सम्मान गरेकोमा संस्थाका पदाधिकारी र सम्पूर्णमा नयाँ वर्ष 2071 सुख शान्ति एवं समृद्धि छाओस् भन्दै शुभकामना समेत दिनुभयो। संस्थाकी व्यवस्थापक कमला भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा ऋण समिति संयोजक गन्देवी श्रेष्ठ, संस्थाकी अध्यक्ष कृष्ण कुमारी गिरी लगायतले आफूले संस्थाकी संस्थापक अध्यक्षलाई आमा सम्झेर सम्मान नपाएकोमा निकै खुशी व्यक्त गरेका थिए। आमा बच्चा समूहमा 457 जना सदस्य रहेका छन्। नलप्लासीको दाउन्ने नजिक रमाइलो डाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। डुम्कीबासबाट खैरेनीतर्फ गइरहेको नातेस्प 4028 नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको नापाँच 821 नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सुवार डुम्कीबास 2 सुन्तारी निवासी 20 वर्षीय पूर्णिमा गुरुङको घटनास्थलमै च्यान गएको हो। पूर्णिमाका श्रीमान मोटरसाइकल चालक 25 वर्षका समन गुरुङ घाइते भएका छन्। घाइतेको सामान्य अवस्थामा उपचार भइरहेको र ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। नौलप्रासीको सदरमुकाममा रहेको जिल्ला पृथ्वी चन्द्र अस्पताल प्रासीमा भाइरल ज्वरोका बिरामीहरूको संख्या बढ़ेको छ। गर्मीयामको शुरूआतसँगै बिरामीहरूको संख्या बढ़ेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार दैनिक 40-50 जना यो रोगका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्। अस्पतालले बिरामीहरूको उपचार र परामर्श समेत दिने गरेको अस्पताल प्रमुख डाक्टर नरुल हुदाले जानकारी दिनुभयो। प्रासी र आसपासका बिरामीको अस्पतालमा अत्याधिक चाप बढ़ेको छ। उपचारको क्रममा बिरामीहरूलाई दिइने औषधिमा भने कमी आएको र अधिकांश औषधि बाहिरी मेडिकलमा किन्न परेको बिरामीले गुनासो गरेका छन्। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, लाखौं रकम खर्च गरेर विभिन्न कार्यक्रमको उद्घाटन गर्न चाहने नेता तथा मन्त्रीहरूको क्रियाकलापप्रति तपाईँको विचार के छ? ए सामान्य कुरा, बी देशको ढुकुटी रित्ताउने काम, सी यस्ता क्रियाकलाप रोक्नुपर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस डी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन ओबीसी काठमाडौँ सड़क खण्ड, मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन फोन नंबर 0556-63-0363 मोबाइल नंबर 98551-7743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि घाम लाग्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सतर्क भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी